सब आ गए हैं, आना जाना आना आ गए हैं। चंद दिन पहले हम उर्दू पढ़ रहे थे, जो चीज़ें हमने पढ़ी थीं आज भी हम वही पढ़ेंगे और जिस तरह पढ़ रहे थे उसी तरह पढ़ेंगे। चंद दिन दिन दिन दिन इस वक्त दिन है, फिर रात आएगी, दिन रात, इस वक्त दिन है। जब दिन होता है तो सूरज निकलता है, रोशनी हो जाती है, इसको हम दिन कहते हैं। और जब सूरज ग़ुरूब होता है तो रात हो जाती है, फिर अंधेरा हो जाता है। जब अंधेरा होता है तो हम सो जाते हैं, कुछ लोग दिन को भी सोते हैं, कुछ लोग दिन को भी सोते हैं, लेकिन खुदा ताला ने सोने के लिए रात बनाई है। दिन रात, दिन काम करने के लिए, काम करना, पढ़ना भी एक काम है, पढ़ना एक काम है, लिखना भी एक काम है, चलना भी एक काम है। अल्लाह ताला ने कुरान करीम में फरमाया है कि दिन को हमने काम करने के लिए बनाया है, काम करना, और रात को आराम के लिए, सोने के लिए बनाया है। दिन रात, दिन रात, दिन काम करने के लिए और रात आराम करने के लिए, सोने के लिए। दिनों के नाम क्या हैं? हफ्ता, इतवार, जुमा, ये सारे दिन हैं, ये सात दिन हैं। सात दिन मिलकर एक हफ्ता बनता है, हफ्ता हफ्ता, सात दिन हफ्ता, दिन एक, सात दिनों का हफ्ता। और अगर तीस दिन हो तो, तीस दिन एक महीना, तीस दिन का एक महीना, और बारह महीनों का एक साल। दिन, हफ्ता, महीना, साल, साल, महीना, हफ्ता, दिन। एक दिन में कितने घंटे होते हैं? 24। दिन में, ठीक ठीक है, दिन रात में कितने घंटे होते हैं? 24। 24 दिन और रात में 24 घंटे होते हैं। सिर्फ दिन में 15 होते हैं, 12 होते हैं, और रात में भी तकरीबन 12 होते हैं। ये दोनों मिलाकर दिन और रात 24 घंटे होते हैं। 24 घंटे होते हैं, एक दिन बनता है। सात दिन हो तो हफ्ता, 30 दिन हो तो महीना, 12 महीने हो तो एक साल। एक घंटे में, एक घंटे में कितने मिनट होते हैं? 60 घंटा। जब घड़ी की सुई पूरा एक चक्कर लगाती है तो एक घंटा होता है। एक घंटे में 60 मिनट होते हैं। 60 5, 10, 15, 20, 25, 30, 35, 40, 45, 50, 55, 60, 60 मिनट एक घंटा, 60 मिनट इंडोनेशियन नहीं उर्दू बोलें महमूद साहेब उर्दू बोलें, 60 मिनट एक घंटा, 60 मिनट एक घंटा, 24 घंटे एक दिन, 24 घंटे एक दिन, 7 दिन का एक हफ्ता, 7 दिन एक हफ्ता, और 30 दिन का एक महीना, और 12 महीनों का एक साल। एक साल में 12 महीने, एक महीने में 30 दिन, एक दिन में 24 घंटे। मैंने जानबूझकर दरमियान में से एक छोड़ा था, छोड़ना, मैंने दरमियान में से हफ्ता छोड़ दिया था ताकि पता चले कि आप सिर्फ सुनकर बोल रहे हैं या आपको समझ भी आ रही है। एक साल में 12 महीने होते हैं, 12 महीने, जनवरी, फरवरी, मार्च, अप्रैल, मई, जून, जुलाई, अगस्त, सितंबर, अक्टूबर, नवंबर, दिसंबर, महीने, 12 महीने, 12 महीनों का एक साल। एक साल में 12 महीने होते हैं, एक महीने में 30 दिन होते हैं, एक हफ्ते में कितने दिन होते हैं, 7 दिन होते हैं, एक दिन में कितने घंटे होते हैं, 24, और एक घंटे में कितने मिनट होते हैं, 60, और एक मिनट में कितने सेकंड होते हैं, एक मिनट में कितने सेकंड होते हैं, 60, 60 सेकंड का एक मिनट, 60 सेकंड का एक मिनट, 60 सेकंड, 60 सेकंड, 60 सेकंड एक मिनट, 60 मिनट एक घंटा, 60 मिनट एक घंटा, 24 घंटे एक दिन, 7 दिन हफ्ता, और 30 दिन एक महीना, और 12 महीने एक साल, और 100 साल हो तो 100 साल। हाँ, उर्दू में क्या है, सेंचुरी को उर्दू में क्या कहते हैं, सदी, सदी, एक सदी, 100 साल, 100 साल, 100 साल, 100 साल को सदी कहते हैं। आ हुजूर सल्लल्लाहु अलैहि वसल्लम आज से 14 सदियां पहले थे, 14 सदियां पहले थे या 1400 साल पहले थे, दोनों एक ही बात हैं, 14 सदियां या 1400 साल, 100 साल की एक सदी। उर्दू चौदह सदियां पहले आ हजूर सल्लल्लाहु अलैहि वसल्लम, आ हजूर सल्लल्लाहु अलैहि वसल्लम के बाद से अब तक 14 सदियां गुजर चुकी हैं, अब तक 14 से ज़्यादा अब हो गई हैं, 15वीं शुरू हो चुकी है, बल्कि वो भी ख़त्म होने वाली है, 15वीं, 14 मुकम्मल हो चुकी हैं, 15वीं भी होने वाली है, ठीक है। सदी, 100 साल, सेकंड, मिनट, दिन घंटे दिन हफ्ते महीने सदी, ये सारे वक्त वक्त के पैमाने हैं। पैमाने पैमाना जिससे हम किसी चीज़ को देखते हैं कि ये कितना है, ये कितना लंबा है, कितना चौड़ा है, ये पैमाना है। पैमाना कि हम उससे देखते हैं कि कितना वक्त हो चुका है। ठीक है, हम उस दिन पढ़ रहे थे कि खुदा ताला ने हमें मुख्तलिफ आज़ा दिए हैं। आज़ा आज़ा हाथ, आँखें, कान, मुंह, ज़ुबान, ये सारे आज़ा हैं। आज़ा आज़ा जिस्म के हिस्से हैं, जिस्म के हिस्से, ये सारा जिस्म है। जिस्म के अंदर रूह होती है, रूह ये जिस्म है। जिस्म के मुख्तलिफ हिस्से हैं, हिस्से हिस्से, ये हिस्सा है, ये हिस्सा है, ये हिस्सा है, ये हिस्सा है, ये सारे हिस्से आज़ा कहलाते हैं। आज़ा आज़ा, ठीक है। इन आज़ा से हम काम करते हैं, काम करते हैं, काम करते हैं। हाथ से हम क्या काम करते हैं, पकड़ते हैं, पकड़ते हैं, पकड़ा। हाथ से हम पकड़ते हैं, हाथ से हम मारते भी हैं, खाते भी हैं। मारना मारना, हाँ वाह, वो ज़्यादा सख्त मार, हाँ मारना। हाथ से हम पकड़ते हैं और पकड़ के मारते हैं, मारना मारना, ठीक है। हाथ से हम खेलते भी हैं, खेलते हैं, हाँ टेबल टेनिस खेलते हैं, खेलना। हाथ से हम खाते भी हैं। तो हाथ से हम मुख्तलिफ काम करते हैं, मुख्तलिफ मुख्तलिफ, ये मुख्तलिफ किताबें हैं। हमने मुख्तलिफ कपड़े पहने हुए हैं, मुख्तलिफ। मैंने सफ़ेद पहना है, इन्होंने ब्लू पहना हुआ है, नीला है, ये सफ़ेद है, ये नीला है, ये मुख्तलिफ है। उन्होंने सुर्ख रंग पहना हुआ है, इन्होंने पीला रंग पहना हुआ है, तो ये मुख्तलिफ रंग है, मुख्तलिफ। तो हाथ से हम मुख्तलिफ काम करते हैं, कभी हम पकड़ते हैं, कभी खाते हैं, कभी मारते हैं, कभी खेलते हैं, ये सब मुख्तलिफ काम हैं, मुख्तलिफ। पाँव से हम क्या करते हैं, पाँव से हम चलते हैं, पाँव से भी खेलते हैं, खेलते हैं पाँव से, खेलते भी हैं, चलते भी हैं, दौड़ते भी हैं। पाँव से और क्या करते हैं, हाँ इन्होंने बताया है, पाँव से हम लात मारते हैं, लेकिन लात ज़्यादा जानवर मारते हैं, इंसान ऐसे काम नहीं करते, कुछ कुछ करते हैं, कुछ कुछ, कोई कोई इंसान लात मारता है, कुंग फू, सब नहीं करते ऐसे, सब कुछ कुछ करते हैं कि पाँव से भी मारते हैं, लेकिन ऐसा ज़्यादा जानवर करते हैं। जानवर जानवर क्या होता है, हाँ बिल्ली और हाँ ये सारे जानवर हैं। जानवर हम क्या हैं, हम इंसान हैं, हम इंसान। क्यों इंसान हैं हम, एक एक एक एक اس لیے کہ خدا نے ہمیں عقل دی ہے. عقل دماغ ہے جس کو عقل کہتے ہیں، جس سے ہم سوچتے ہیں. دماغ اس سے ہم سوچتے ہیں. اگر ہم اس کو استعمال نہ کریں، دماغ کو نہ استعمال کریں، سوچے نہ، تو ہم میں اور جانور میں کوئی فرق نہیں ہے. جانور بھی یہی کرتے ہیں جو کچھ ہم کرتے ہیں. وہ بھی کھاتے ہیں، وہ بھی پیتے ہیں، وہ بھی چلتے ہیں، وہ بھی سوتے ہیں، سب کچھ وہی کرتے ہیں، وہ سوچتے نہیں ہیں. یہ فرق ہے انسان میں اور جانور میں. لہٰذا جو لوگ سوچتے نہیں ہیں ان کو سوچنا چاہیے کہ وہ کیا ہیں. دماغ دماغ دماغ بھی جسم کا ایک حصہ ہے، یہاں ہوتا ہے، اس کو استعمال کرنا چاہیے. استعمال کرنا، میں کپڑے پہنتا ہوں، ان کو استعمال کرتا ہوں، میں فون استعمال کرتا ہوں، استعمال کرنا، میں کرسی استعمال کرتا ہوں بیٹھنے کے لیے، میں گلاس استعمال کرتا ہوں پانی پینے کے لیے، استعمال کرنا، استعمال کرنا، میں یہ ٹوپی استعمال کرتا ہوں سر پہ پہننے کے لیے، نماز پڑھنے کے لیے، استعمال کرنا. تو ہم مختلف چیزیں استعمال کرتے ہیں. دماغ کو بھی استعمال کرنا چاہیے سوچنے کے لیے، دماغ کو استعمال کرنا چاہیے. بعض لوگ سمجھتے ہیں کہ استعمال کرنے سے دماغ کم ہو جائے گا، وہ استعمال نہیں کرتے کہ یہ کم ہو جائے گا. دماغ کم نہیں ہوتا، استعمال کرنے سے بڑھتا ہے. بڑھنا زیادہ ہونا، اس کو استعمال کریں گے تو یہ بڑھے گا، کم نہیں ہوگا. ٹھیک ہے؟ دماغ کو استعمال کریں. استعمال کرنا، استعمال کرنا، ٹھیک ہے، استعمال کرنا. ہم گلاس کو استعمال کرتے ہیں پانی پینے کے لیے، استعمال کرنا. ہم فون کو استعمال کرتے ہیں بات کرنے کے لیے، یا میسج کرنے کے لیے، یا کچھ پڑھنے کے لیے. ہم ٹشو کو استعمال کرتے ہیں ہاتھ صاف کرنے کے لیے، صاف کرنے کے لیے. یہ میں نے اس کو استعمال کیا ہے، یہ استعمال ہے. آنکھوں کو ہم استعمال کرتے ہیں دیکھنے کے لیے، ٹھیک ہے. ہاتھ کو ہم استعمال کرتے ہیں پکڑنے کے لیے. یہ چیزوں کا استعمال ہے، استعمال ہے. اس کا کیا استعمال ہے؟ ایک ایک کر، ایک ایک. ہاں جی، ہاں جی. انہوں نے بتایا ہے کہ اس کا استعمال یہ ہے کہ آواز اونچی ہو جاتی ہے، سب کو سنائی دیتی ہے، یہ اس کا استعمال ہے. استعمال. کرسی کا استعمال کیا ہے؟ بیٹھنے کے لیے ہے. ٹیبل کا استعمال کیا ہے؟ پڑھنے کے لیے، لکھنے کے لیے، کھانا کھانے کے لیے، مختلف کاموں کے لیے، مختلف مختلف کاموں کے لیے. ہم میز کو، میز کو استعمال کرتے ہیں. کرسی، میز، کرسی، میز. پڑھنے کے لیے بھی استعمال کرتے ہیں، لکھنے کے لیے بھی استعمال کرتے ہیں، کھانا کھانے کے لیے بھی استعمال کرتے ہیں. تو یہ مختلف استعمال ہیں. ہمیں چیزیں استعمال کے لیے اپنے بھائیوں کو دینی چاہیے، دینی چاہیے استعمال کے لیے، کہ یہ آپ استعمال کر لیں. بھائی، دوست، رشتہ دار، ٹھیک ہے. بھائی کون ہوتا ہے؟ اردو میں بتائیں. ٹھیک ہے، ہاں جی. بھائی، عیسیٰ صاحب کے بھائی کا نام موسیٰ ہے. عیسیٰ کے بھائی کا نام موسیٰ ہے. عیسیٰ اور موسیٰ دونوں بھائی ہیں. بھائی، بھائی، ईसा और मूसा दोनों भाई हैं। इनका एक और भाई भी है, उसका नाम इब्राहिम है जी। ये तीन भाई हैं, तीन भाई हैं, ईसा मूसा इब्राहिम, ये तीनों भाई हैं, भाई हैं, भाई, तीन भाई, भाई और बहन, बहन, बहन और भाई, बहन और भाई। हम बहन और भाई ज़्यादातर होते हैं, कुछ भाई होते हैं, कुछ बहनें होती हैं। भाई बहन, आपके तीन भाई हैं, चार हैं और बहनें भी हैं, बहन नहीं है, ये चार भाई हैं। चौथे का नाम क्या है? मोहम्मद अहमद। मोहम्मद अहमद, ये चार भाई हैं, ईसा मूसा इब्राहिम और मोहम्मद, चार भाई। बहन कोई नहीं है, बहन कोई नहीं है, बहन कोई नहीं, चार भाई, भाई हैं। ठीक है, किसकी बहनें हैं? मेरी तीन बहनें हैं, मेरी तीन बहनें हैं, मैं उनका भाई हूँ, भाई, मैं उनका भाई हूँ, मेरी तीन बहनें हैं। आपके कितने भाई हैं? तीन भाई हैं और कितनी बहनें हैं? एक। ये तीन भाई और एक बहन है, तीन भाई एक बहन, और ये सारे चारों बहन भाई हैं, बहन भाई। ठीक है, और हम सब के माँ बाप हैं, सबके माँ और बाप हैं, माँ बाप हैं, माँ और बाप। आ हुजूर सल्लल्लाहु अलैहि वसल्लम की माँ, माँ वालिदा का नाम क्या था? हाँ जी, माँ, उर्दू में उसको माँ कहते हैं, वालिदा भी कहते हैं, वालिदा, वालिदा भी कहते हैं और माँ भी कहते हैं, माँ और वालिदा एक ही हैं। और वालिद का क्या नाम था? अब्दुल्ला। वालिद को बाप भी कहते हैं, वालिद और वालदा, माँ और बाप बराबर एक ही बात है, वालिद वालदा या माँ और बाप, उनके जो बच्चे होते हैं वो आपस में बहन भाई होते हैं, जो औलाद है माँ बाप की वो आपस में बहन भाई होते हैं। जो आपकी औलाद है, जो आपकी औलाद है वो आपके बच्चे होते हैं, आपकी औलाद होते हैं, उनमें कुछ बेटे होते हैं और कुछ बेटियां होती हैं। आपके कितने बच्चे हैं? हबीबुल्लाह साहेब के तीन बच्चे हैं। कितने बेटे हैं और कितनी बेटियां हैं? बेटे दो, एक बेटी। हबीबुल्लाह साहेब के तीन बच्चे हैं, दो बेटे और एक बेटी, दो बेटे और एक बेटी। मेरे भी तीन बच्चे हैं, मेरे भी तीन बच्चे हैं, लेकिन दो बेटियां और एक बेटा, दो बेटियां एक बेटा, इनके दो बेटे और एक बेटी, बेटी बेटियां, बेटा और बेटे, एक बेटा, एक बेटा ज्यादा बेटे, एक बेटा ज्यादा बेटे, एक बेटी ज्यादा बेटियां। ठीक है, बेटियां, बेटियां ज़्यादा होंगी तो बेटियाँ, ये सारे بچے ہیں, اولاد ہے, اولاد والدین, اولاد والدین, والدین میں والد اور والدہ دونوں ہیں, والد والدہ ملے تو والدین بن گئے, والد والدہ والدین. جی ہاں جی, ماں اور باپ یہ والدین ہیں اور بیٹے بیٹیاں اولاد ہیں. ٹھیک ہے, اور ہمارے اپنے بہن بھائی ہوتے ہیں. جو والدین کی اولاد ہے, والدین ماں اور باپ کی اولاد بہن بھائی ہوتی ہے. جس طرح یہ چار بھائی ہیں, یہ چار بھائی ہیں, ان وہ تین بھائی اور ایک بہن ہے, یہ سب آپس میں بہن بھائی ہیں, بہن بھائی. ٹھیک ہے, اب اور کیا پڑھیں, کیا چیز آپ لوگوں کو پتہ ہے؟ رنگ سارے آپ کو یاد ہیں؟ رنگ رنگ رنگ کیا ہوتا ہے؟ ہاں جی, یہ سارے رنگ ہیں. کالا رنگ کون سا ہے؟ ہاں کون سا ہے, اردو میں بتائیں. ہاں یہ ہے, ہاں ٹوپی کا رنگ کالا ہے. آپ کو اچھی خاصی اردو آتی ہے, بولا کریں, بولا کریں, بولنا. آپ کو اردو آتی ہے, آپ بولا کریں, بولیں گے تو اردو آ جائے گی. آپ کو اب کافی چیزوں کا پتہ چل گیا ہے. آپ کو پتہ ہے کتاب بھی ہے, کاپی بھی ہے, میز بھی ہے, کرسی بھی ہے, روٹی بھی ہے, پانی بھی ہے, بہن بھی ہیں, بھائی بھی ہیں, ماں باپ بھی ہیں, اولاد بھی ہیں, رنگ بھی ہیں, سب کچھ آپ کو پتہ ہے. یہ بھی پتہ ہے کہ دن, مہینہ, سال. ٹھیک ہے, اب بولیں, بولیں, بولیں, بولیں گے تو اردو آ جائے گی. آنا, جانا, چلنا, کھانا, پینا, سونا, جاگنا, یہ سب آپ کو آتا ہے, سب آپ کو آتا ہے, آپ کو پتہ ہے. تو پھر اردو کیوں نہیں بولتے, اردو کیوں نہیں بولتے, کیا مشکل ہے؟ کوئی شرمندگی نہیں ہے, شرماتے رہیں گے تو کبھی نہیں آئے گی. شرماتے رہیں گے تو کبھی اردو نہیں آئے گی, نہ شرمائیں. مجھے تو شرم نہیں آتی کہ مجھے انڈونیشین نہیں آتی, مجھے کوئی شرم نہیں ہے کہ مجھے انڈونیشین نہیں آتی. تو کیا ہوا ہے, میں شرمانا شروع کر دوں کہ مجھے انڈونیشین نہیں آتی, آپ کو اردو نہیں آتی. ٹھیک ہے, تو اس میں شرمانے کی کیا بات ہے؟ یہ نہیں, اس کو کیا کہتے ہیں, اشارہ کرنا, اشارہ, اشارے نہیں بولیں, اشارہ نہیں کرنا. جی ہاں ٹھیک ٹھیک ہے, آپ کو اردو نہیں آتی, مجھے انڈونیشیا نہیں آتی, ہم اشارے سے بات سمجھ سکتے ہیں, اشارہ کرنا اشارے, لیکن اشارے سے ہم یہ نہیں پڑھ سکیں گے. پڑھنے کے لیے ضروری ہے کہ زبان آئے. ٹھیک ہے, ہم ایک دوسرے کی تو بات اشارے سے سمجھ جائیں گے. اشارہ کرنا, انہوں نے بھی ایک اشارہ کیا ہے, اشارہ. ٹھیک ہے, یہ سب اشارے ہیں. اشاروں سے ہم ایک دوسرے کی بات تو سمجھ جائیں گے لیکن پڑھ نہیں سکیں گے. پڑھنے کے لیے اردو آنی چاہیے, پڑھنے کے لیے اردو آنی چاہیے. آپ لوگوں کو اردو آتی ہے, صرف شرماتے ہیں کہ شاید غلطی نہ ہو جائے. غلطی ہوگی تو کیا ہو جائے گا؟ کچھ نہیں ہوگا, کوئی بات نہیں ہے, غلطیاں ہوتی ہیں, ٹھیک ہے نا. جو کوئی کام کرے گا نہیں اس نے غلطی کیا کرنی ہے, غلطی وہی کرتا ہے جو کوئی کام کرے گا. میں سارا دن یہاں بیٹھا رہا ہوں آرام سے اور کہوں کہ میں نے آج سارا دن کوئی غلطی نہیں کی تو میں نے کام بھی تو کوئی نہیں کیا, ٹھیک ہے. میں کچھ کروں گا تو غلطی کروں گا, ٹھیک ہے. جو کوئی کام کرتا ہے وہی غلطی کرتا ہے, جو کام نہیں کرتا وہ غلطی بھی نہیں کرتا. اگر آپ نے غلطی کوئی نہیں کی تو اس کا مطلب ہے آپ نے کام بھی کوئی نہیں کیا, اور اگر آپ سے غلطی ہو گئی ہے تو اس کا مطلب ہے کہ آپ کام کر رہے تھے, کام کر رہے تھے. تو آپ بولیں, غلطی ہوتی ہے کوئی بات نہیں ہے, ٹھیک ہو جائے گی, ٹھیک ہے. اب باقی جتنے دن رہ گئے ہیں اردو بولنی ہے, ٹھیک ہے. چاہے غلط بولیں, خیر ہے, غلط بولیں کوئی بات نہیں ہے, غلط بولیں گے تو ٹھیک ہو جائے گی, لیکن بولیں بہت اچھی بات ہے, کوشش کرنی چاہیے. ہاں جی, غلطی سے نہ گھبرائیں, نہ گھبرائیں, کوئی بات نہیں ہے, ٹھیک ہے. اردو بولیں بہت ضروری ہے, کوشش کریں کہ حضور کو اردو میں خط لکھیں. خط, خط لکھنا, حضور کو لکھنا, خط لکھنا, خط لکھنا, خط حضور کو سب خط لکھیں, لکھیں, کاغذ نکالیں, لکھیں. میں آپ کو بتاتا ہوں, کاغذ نکالیں, لکھیں, سب لکھیں, ابھی لکھیں, اردو لکھیں, لکھیں نا, لکھیں, لکھیں, قلم پکڑیں اور حضور کو خط لکھیں. حضور کو خط ہم کس طرح شروع کرتے ہیں؟ شروع کرنا سب سے پہلے کیا لکھیں گے؟ نہیں, سب سے پہلے لکھیں گے بسم اللہ الرحمن الرحیم. وہ آپ سب کو لکھنا آتا ہے, لکھیں بسم اللہ الرحمن الرحیم. لکھ لیا بسم اللہ الرحمن الرحیم, آپ نے اردو لکھنی شروع کر دی ہے. آپ لکھ سکتے ہیں, اردو اسی طرح لکھتے ہیں, بسم اللہ الرحمن الرحیم. لکھ لیا ہے؟ کوئی ایسا ہے کہ جس کو نہیں لکھنا آتا؟ بسم اللہ نہ لکھنی آئے, سب کو آتی ہے جی. اب آپ نے آگے کیا لکھنا ہے جی؟ لکھ لیں, وہ بھی لکھ لیں. مسلم صاحب خود لکھیں, نقل نہیں کرنی. نقل کرنا, نقل کرنا کس کو کہتے ہیں؟ دوسرے کا دیکھنا, نقل کرنا. نقل نہیں کرنی, اپنا لکھیں. اس کے بعد کیا لکھنا چاہتے ہیں جی؟ بخدمت اقدس حضرت خلیفۃ المسیح, بخدمت اقدس حضرت خلیفۃ المسیح، جو لکھنا نہ آئے وہ پوچھ لیں. محمود صاحب لکھ کر بتائیں گے کیا ہے، بولیں گے نہیں. اقدس، اقدس. اگر کچھ لکھنا نہیں آ رہا تو کوئی بات نہیں، پوچھ لیں کہ کیسے لکھنا ہے. بخدمت اقدس حضرت خلیفۃ المسیح الخامس ایدہ اللہ تعالی بنصرہ العزیز. اب یہاں ایدہ اللہ نہیں لکھیں گے، ایدہ کم اللہ لکھیں گے، کیونکہ ہم حضور کو مخاطب کر رہے ہیں. ایدہ کم اللہ، لکھ لیا ہے. اس کے بعد کیا لکھیں گے؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ، لکھیں. لکھ لیا ہے. اس کے بعد لکھیں نام اسایا لئی کا احمد ناصر. میرا نام، میرا نام جی محمد اسماعیل سپرمین ہے. ہے ہاں جی، آپ اپنا لکھیں، ہر کوئی اپنا اپنا نام لکھے. ہے میں خدا تعالیٰ کے فضل سے مبلغ ہوں، خدا تعالیٰ کے فضل سے، فضل سے. فضل کو کرنیا کہتے ہیں، کرنیا کا مطلب فضل ہی ہے نا، ہے نا، فضل کرنیا. میں مبلغ ہوں، مبلغ. اس وقت، اس وقت انڈونیشیا میں مبلغین کے لیے، انڈونیشیا میں مبلغین کے لیے ایک ریفریشر کورس، ریفریشر کورس، رے یہ فے، چلیں انگلش میں لکھ لیں. مبلغ نہیں، مبلغ اردو میں لکھنا ہے، صرف ریفریشر کورس لکھ سکتے ہیں انگلش میں. منعقد ہو رہا ہے ریفریشر کورس، منعقد. میم نون عین قاف دال، ہو رہا ہے. اور مجھے اس میں شامل ہونے کی توفیق مل رہی ہے، शामिल होने की और मुझे उसमें शामिल होने की तौफीक मिल रही है अल्हम्दुलिल्लाह अला ज़ालिक तौफीक मिल रही है अल्हम्दुलिल्लाह प्यारे हुजूर से दुआ की दरख्वास्त है प्यारे हुजूर से दुआ की दरख्वास्त है जी के अल्लाह ताला दरख्वास्त है दरख्वास्त है कि अल्लाह ताला के अल्लाह ताला खाकसार को खाकसार इस कोर्स से रिफ्रेशर कोर्स फिर देख के लिख लें बेशक इंग्लिश में सही रंग में सही रंग में रंग में सही रंग में सही तरह मतलब है सही रंग में फायदा उठाने की तौफीक दे उठाने की फायदा उठाने की तौफीक दे दे ताके तौफीक दे ताके मैं बेहतरीन रंग में जमात की खिदमत कर सकूं रंग में जमात की खिदमत कर सकूं आमीन जमात की खिदमत कर सकूं कर सकूं आमीन वस्सलाम कर सकूं आमीन वस्सलाम खाकसार خاکسار اپنا نام لکھیں. یہ نہ لکھ دیں کہ اپنا نام لکھیں, نام لکھنا ہے. نیچے لکھیں مبلغ سلسلہ اور آگے جگہ کا نام لکھیں, کس جگہ کے مبلغ ہیں. مبلغ سلسلہ ملائیشیا, انڈونیشیا, فلپائن, ملک کا بھی لکھیں ساتھ. نیچے تاریخ لکھیں, آج کیا تاریخ ہے. جی تاریخ 22/5/17. الحمدللہ آپ نے حضور کو خط لکھ لیا ہے. یہ سارے خط اکٹھے کر کے مجھے دے دیں, میں ان کو دیکھ لوں گا, جو غلطیاں ہوئیں وہ آپ کو بتا دوں گا, پھر ان کو ٹھیک کریں گے, پھر آپ خود اپنے ہاتھ سے نیا صاف ستھرا خط لکھیں گے, پھر وہ ہم حضور کو بھجوا دیں گے. ٹھیک ہے؟ یہ ابھی سارے اکٹھے کر کے مجھے دے دیں, دے دیں. نہیں نہیں ٹھیک ہے, بعد میں پڑھوں گا, دیتے جائیں. آپ نے اپنا نام نہیں لکھا, یہاں نام بھی لکھیں تاکہ مجھے پتہ چل سکے کس کا ہے. یوسف عواد عواد. یہ کون ہے؟ یہ اتار کے دیں. نام اردو میں لکھیں.